अब देखते हैं रुकू और आयतों के टॉपिक को। रुकू का टॉपिक है उम्मते मुस्लिमा होश करे। आयत नंबर 51, इसका उन्वान है काफिर ईमान वालों से बेहतर हैं। इसको आप कॉमास में कीजिए। और आगे लिखिए यहूद का शोशा। आयत 52, अल्लाह की रहमत से दूर आयत नंबर 53, अगर ये मालिक होते तो लोग भूखे मर जाते। आयत 54, हसद क्यों करते हो, तुम्हें भी मौका दिया गया था। आयत 55, कोई माना, कोई रुक गया। इंजाम एक सा नहीं हो सकता। आयत 56, तुम दुनिया में रूप बदलते थे, हम वहां तुम्हारी खालें बदलेंगे। आयत 57, सच्चे मोमिनों का कुछ नहीं बिगड़ा, वो घनी छाओं में होंगे। आयत 58, अमानत अदा कर दो, बोझ से आज़ाद हो जाओ। आयत 59, अमीर की इताअत अल्लाह और उसके रसूल की इताअत की ताबे। चलिए अब मकासद देखते हैं इस रुकू को पढ़ने के। पहला मकसद है जिब्त और तागूत की हकीकत को मालूम करना। और अपने रवैयों को चेक करना। दूसरा मकसद है हसद की बुराई जानकर अपनी इस्लाह करना। तीसरा मकसद है अल्लाह ताला के अजाबों की शिद्दत को मालूम करके खुद को बुरे कामों से बचाना। अगला मकसद है दीन की अमानत दुनिया वालों के हवाले करने की अहमियत को जानना। और अगला मकसद है امیر کی اطاعت کس حد تک، قرآن و سنت سے اس کو دیکھیں گے، یعنی اس کو دیکھنا. آپ دیکھ رہے ہیں کہ سورۃ نساء کا ایک رکوع اصل میں ایک رکوع نہیں بنتا. اگر میں یہ کہوں کہ ہر آیت ایک مضمون ہے تو غلط نہ ہوگا. بعض سورہ کا یہ امتیاز ہوتا ہے کہ پورا ایک رکوع بس ایک ہی موضوع پہ گھومتا ہے اور آپ پوری بات میں سے ایک بات پہ بات کرتے ہیں، لیکن سورۃ نساء میں ایک ایک آیت بہت جامع ہے اور اس کے اندر بہت ساری عمل کی باتیں ہیں. اللہ تعالیٰ اس کا حق ادا کروائے اور وقت میں برکت دے. تلاوت سنتے ہیں ایک بار اور پھر تفسیر کریں گے انشاء اللہ تعالیٰ. أَلَمْ تَرَ إِلَى الَّذِينَ أُوتُوا نَصِيبًا مِنَ الْكِتَابِ يُؤْمِنُونَ بِالْجِبْتِ وَالطَّاغُوتِ وَيَقُولُونَ لِلَّذِينَ كَفَرُوا هَؤُلَاءِ أَهْدَى مِنَ الَّذِينَ آمَنُوا سَبِيلًا؟ أولئك الذين لعنهم الله ومن يلعن الله فلن تجد له نصيرا. أم لهم نصيب من الملك فإذا لا يؤتون الناس نقيرا؟ أم يحسدون الناس على ما آتاهم الله من فضله؟ فقد آتينا آل إبراهيم الكتاب والحكمة وآتيناهم ملكا عظيما. فمنهم من آمن به ومنهم من صد عنه، وكفى بجهنم سعيرا. إن الذين كفروا بآياتنا سوف نصليهم نارا كلما نضجت جلودهم بدلناهم جلودا غيرها ليذوقوا العذاب. إن الله كان عزيزا حكيما. والذين آمنوا وعملوا الصالحات سندخلهم جنات تجري من تحتها الأنهار خالدين فيها أبدا. لهم فيها أزواج مطهرة وندخلهم ظلا ظليلا. إن الله يأمركم أن تؤدوا الأمانات إلى أهلها وإذا حكمتم بين الناس أن تحكموا بالعدل. إن الله نعما يعظكم به. إن الله كان سميعا بصيرا. يا أيها الذين آمنوا أطيعوا الله وأطيعوا الرسول وأولي الأمر منكم، فإن تنازعتم في شيء فردوه إلى الله والرسول إن كنتم تؤمنون بالله واليوم الآخر، ذلك خير وأحسن تأويلاً.